Allah the Almighty. Allahu Allah. Protect me and guide me. Allahu Allah. Oh, to your love and mercy. Allahu Allah. Ya Allah, don't deprive me. Allahu Allah. From beholding your beauty. Allahu Allah. Oh, my Lord, accept this plea. Allahu Allah. Hasbi Rabbi Jalla Allah. Allahu Allah. Hadhi qalbi ghayru Allah. Allahu Allah. Affede günahı Allahu Allah. Alemin padişahı Allahu Allah. Yüreklerin penahı Allahu Allah. İşit Allah derdimi, bu ahlarımı. Rahmeyle bağışla günahlarımı. Hayreyle hem akşam hem sabahlarımı. Hasbi Rabbi Jalla Allah. वो तन्हा कौन है अल्लाहु अल्लाह बादशाह वो कौन है अल्लाहु अल्लाह मेहरबा वो कौन है अल्लाहु अल्लाह क्या ऊंची शान है अल्लाहु अल्लाह उसके सब निशान है अल्लाहु अल्लाह सब दिलों की जान है يا رب العالمين اللهم الله صل على طه الأمين اللهم الله في كل وقت وحين اللهم الله املأ قلبي باليقين اللهم الله ثبتني على هذا الدين اللهم الله واغفر لي والمسلمين.